छोटो घरे पार्छ फेरि तिम्रो यादै आउँछ नि स्टोरी मन थाम्दै सहदिन बरबर हाँसो झर्छ फेरि तिम्रो याद आउँछ नि स्टोरी मन थाम्दै सहदिन बरबर हाँसो झर्छ फेरि तिम्रो याद आउँछ नि स्टोरी मन थाम्दै सहदिन बरबर हाँसो झर्छ देउराली म्युजिक प्रालीको प्रस्तुतिमा सागर सुनारको लोकगीति संग्रह मुटु टुक्रा पार्छु सिआरबिटी नम्बर 01600028203 01600028203 पिआरबिटी नम्बर 6053552006 6053552006